हेर्दा झनी राम्रो गौमुखीको पानी खान माया पर्छ हाम्रो माया पर्छ हाम्रो जान्छौ भने जाउ मेरो गाउँतिर लाली गुराँस फुलाने ठाउँतिर जान्छौ भने जाउ मेरो गाउँतिर लाली गुराँस फुलाने ठाउँतिर गुरु गुरु उडानी चारी हामी पनि बनौँ एक जोडी जाने, तिमी सँग जाने, लान्छौ गुरस भनै भरि फुल्छ चैत वैशाख लाली गुरस भनै भरि फुल्छ त्यहाँ पुगेसी तिम्रो मन त्यतैतिर भुल्छ त्यतैतिर भुल्छ जान्छौ भने जाउँ मेरो गाउँतिर